टी लर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174 नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेलायोजना गर्न सरकार सहमत पेलेर जान खोजे युद्ध टाढा नभएको विप्लवको चेतावनी राप्रपका अध्यक्ष सूर्यबहादुर थापाद्वारा पदबाट राजीनामा अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्य समिति र महाधिवेशनले टुङ्गो लगाउनु पर्ने भनाई देशभर गर्मी बढिरहेका बेला पानी पर्ने संकेत मध्य पूर्व लगायतका क्षेत्रमा शनिबारदेखि बदली हुने मौसमविदको भनाई सिरियामा मोटर आक्रमणमा परि 20 जनाको मृत्यु थाइल्यान्डमा भएको सैनिकको अन्तर्राष्ट्रिय समुदायद्वारा चर्को आलोचना र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा दिल्ली विरुद्ध मुम्बई ब्याटिङ गर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज नेकपा माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ नेकपा माओवादीको माग बमोजिमको सर्वपक्षीय भेला आयोजना गर्ने बारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यबीच छलफल भई सो सहमति भएको हो सर्वपक्षीय भेलाका बारेमा जानकारी गराउँदै भेटमा संलग्न नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले भन्नुभयो मुलुकमा विद्यमान राजनैतिक समस्याको निकासका लागि प्रधानमन्त्री कोइरालासँग सकारात्मक छलफल भयो उहाँको भारत भ्रमणपछि सर्वपक्षीय भेलाको आयोजना गर्ने सहमति भएको छ सचिव गुरुङका अनुसार भेला आयोजना अघि प्रारम्भमा प्रमुख चार दलबीच छलफल हुने र त्यसपछि अन्य दल र पक्षलाई सहभागी गराइनेछ भेला कहिले गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताउँदै नेता गुरुङले भेलाको संयोजन पनि सरकारले नै गर्ने जानकारी दिनुभयो नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले एकलौटी ढङ्गले संविधान लेखेर शान्ति कायम हुन्छ भन्ने कल्पना नगर्न चेतावनी दिनुभएको छ कङ्ग्रेस लगायत संसदवादी दलले 12 बजे सम्झौता र विस्तृत शान्ति सम्झौता कार्यान्वयन नगरेर माओवादी आन्दोलनलाई घात गरेको आरोप लगाउँदै पेलेर जान खोजे युद्ध टाढा नभएको बताउनुभयो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले ललितपुरको कुपण्डलमा गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सचिव चन्दले कङ्ग्रेसले सहमतिको डन्डा बर्साएर माओवादी आन्दोलनलाई धुजाधुजा पारेको भन्दै युद्धको चेतावनी दिनुभयो कङ्ग्रेस लगायत संसदवादी दलले माओवादीलाई राज्य सत्तामा बराबरी हिस्सा दिन तयार नभएर पेलेर जान खोजे युद्ध टाढा नभएको सचिव चन्दको भनाइ छ माओवादीलाई काठमाडौँको गल्लीमा ल्याएर हेपेको र मुखले शान्ति भने पनि व्यापारमा दमन र निरङ्कुश ढङ्गले जान खोजेको भन्दै एकलौटी शासन गर्न खोज्नेले एकलौटी मार खाने र हतियारद्वारा नै परास्त गर्ने दावी गर्नुभयो सचिव चन्दले क्रान्तिकारी कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयो व्यक्ति विशेषमा धेरै गल्ती देखिए पनि माओवादी आन्दोलन घेराबन्दीमा परेर फुटेको बताउनुभयो उहाँले माओवादी आन्दोलन फुट्नु दुखद भन्दै विगतका समीक्षा गरेर एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ पार्टीकाले बल्खुमा अहिले केही बेरमा बैठक बस्दैछ संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारको नाम तय हुने बताइएको छ संविधानसभाको निर्वाचनमा 2 स्थानबाट विजय हासिल गरेका उम्मेदवारले 1 स्थान छाडेपछि विभिन्न 4 निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो एमाले काठमाडौँ क्षेत्र नम्बर 2 नवराज प्राजुले चितवन क्षेत्र नम्बर 4 पार्वती रावल बर्दिया क्षेत्र नम्बर 1 श्याम जकाल तथा कैलाली क्षेत्र नम्बर 5 महेश्वर पाठकलाई टिकट दिने तयारी गरेको स्रोतले सुनाएको छ त्यस्तै बैठकमा महाधिवेशनको तयारी र पछिल्लो राजनैतिक घटनाक्रममा का विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदत्याग गर्नुभएको छ। काठमाडौँको मालीगाउँ स्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरी उहाँले पदत्यागको घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा अध्यक्षको जिम्मेवारीबारे कसलाई उत्तराधिकारी नतोकेको भन्दै थापाले केन्द्रीय कार्य समिति र महाधिवेशनले टुङ्गो लगाउनु पर्ने बताउनुभयो। गत वर्ष सम्पन्न राप्रपाको महाधिवेशनबाट अध्यक्ष बनेका थापाको कार्यशैलीप्रति केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए। राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी बीचको एकीकरण हुने बेलामा थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। पूर्व परराष्ट्र मन्त्रीहरूले भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा साने प्रधानमन्त्री सुशील कोइरालाको निर्णय स्वागत योग्य कदम र मुलुकलाई महत्वपूर्ण अवसर भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा पूर्व परराष्ट्र मन्त्री एवं नेपाली कंग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाल र भारतको सम्बन्धमा आएको रिक्ततापूर्ण अहिलेको भ्रमण अति आवश्यक र महत्वपूर्ण भएको दावी गर्नुभयो। उहाँले भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा अनुकरणीय विकासको मोडल ल्याउने व्यक्तित्व भएकोले नेपालको विकासमा उहाँको उदय महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै नेपाललाई हेर्ने भारतको विदेश नीतिमा समेत मोदीको कार्यकालमा परिवर्तन हुने बताउनुभयो। एकीकृत नेकपा माओवादीका नेता एवं विदेश मामिलाका सानाकार राम कार्कीले नेपाल भारतका राजनैतिक दलहरू बीचको सम्बन्ध कमजोर भएको बेला पार्टी बीचको राजनैतिक सम्बन्ध सुदृढ बनाउन भ्रमण महत्वपूर्ण भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण गर्ने निर्णय स्वागत योग्य भएको भन्दै भारतमा भाजपाको प्रचण्ड विजयपछि केन्द्रीय सरकार बलियो हुने भएकोले तयारी गरेर भ्रमणमा सान सुझाव दिनुभयो। पूर्व परराष्ट्र मन्त्री एवं राप्रपाका नेता डाक्टर प्रकाश चन्द्र लोहनीले नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहण समारोहमा सार्क राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाएर राम्रो स्वागत योग्य कदमको सुरुवात गरेको भन्दै यसले भारतको छिमेकी प्रतिको महत्व बढ्ने प्रष्ट भएको बताउनुभयो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले असन्तुष्ट नेकपा माओवादी लगायतका दललाई समेत सहभागी गराई जनताको चाहना अनुरूपको संविधान निर्माण गर्नुपर्ने बताउनु भएको छ। नेसनल युनियन अफ जर्नालिस्टले आज राजधानीमा आयोजना गरेको सहभागितामूलक प्रजातन्त्र विषयको कार्यशाला गोष्ठीमा मन्त्री रिजालले मुलुकमा रहेका सबै राजनैतिक दलको आफ्नै विचार र कार्यदिशा रहेका रहे पनि पछि सबैको साझा उद्देश्य भनेको जतिसक्दो चाँडो जनताको संविधान निर्माण भएकाले सरकार र दलका नेताहरू त्यसतर्फ गम्भीर हुन जरुरी रहेको बताउनुभयो। कार्यक्रममा नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेले साँचो अर्थमा जनताको संविधान निर्माण गर्ने हो भने वर्तमान संविधान सभालाई विघटन गरेर सर्वपक्षीय सर्वदलीय गोलमेच सम्मेलन मार्फत संविधानका विवादित विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने बताउनुभयो। पत्रकार युवराज गौतमले कार्यपत्र प्रस्तुत गर्दै राजनैतिक आस्था र विचारका आधारमा कुनै पनि शक्तिलाई निषेध गर्न हुँदैन भन्दै मुख्य राजनैतिक दलले असन्तुष्ट सबै दललाई समेटेर जानुपर्ने बताउनुभयो। अधिवक्ता रामप्रसाद श्रेष्ठले संविधान सबै समस्याको समाधान नभएको र एकपटक बनेको संविधान संशोधन रहित हुन नसक्ने हुँदा वर्तमान संविधान सभाले बनाउने संविधानलाई स्वीकार गर्दै आर्थिक विकासलाई द्रुत गतिमा लैजानुपर्नेमा जोड दिनुभयो। एमाले उपाध्यक्ष विद्या भण्डारीले नेता केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने दोहोऱ्याउनु भएको छ। दमकमा युवा सङ्घ नेपालको मेची अञ्चल स्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले ओलीलाई नवमहाधिवेशनले सर्वसम्मत अध्यक्ष बनाउने दावी गर्नुभयो। इलामको नेतृत्व अब छापामा छानुपर्छ। उहाँले भन्नुभयो, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सिद्धान्तलाई बुझ्नुपर्छ। वर्तमान अध्यक्ष झलनाथ खनाल इलाम निवासी हुन् भने ओलीको गृह जिल्ला झापा हो। भण्डारीले केपी ओलीका समकक्षीले पार्टीको नेतृत्व गरिसकेको उल्लेख गर्दै अब निर्विकल्प उहाँको पालो आएको बताउनुभयो। मूल नेतृत्व सर्वसम्मत भए पार्टीमा गुटबन्दी नहुने उल्लेख गर्नुभयो। आफू नभए केपी ओली भन्दा बाहिरियाकालाई अध्यक्ष बनाउनु पर्ने वरिष्ठ नेता माधव कुमार नेपालको सोच पक्षपातर दुराशय युक्त भएको उहाँको भनाइ छ। अध्यक्ष दौडमा रहेका नेपालले पार्टी अध्यक्ष भएको छैन भन्ने अभिव्यक्तिलाई उहाँले केटाकेटीपनको संज्ञा दिनुभयो। देशभर गर्मी बढिरहेको बेला पानी पर्ने संकेत देखिएको छ। शीतल बनाउने गरी पश्चिमी वायु प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद सुभाष रिमालका अनुसार पश्चिमी क्षेत्रमा आज बेलुकादेखि नै बदली हुने सम्भावना छ भने मध्य पूर्व लगायतका क्षेत्रमा भोलिदेखि बदली हुनेछ। ठुलो पानी पर्ने सम्भावना नभए पनि बादलसहित हल्का पानी पर्ने संकेत देखेकाले केही हदसम्म गर्मी कम हुने मौसमविद रिमालले बताउनुभयो। मध्य र पश्चिम तराईका केही दिनदेखि चलिरहेको तातो हावा लुको प्रभाव पनि कम हुने महाशाखाले जनाएको छ। सामान्यभन्दा 5 डिग्री सेल्सियससम्म बढी तापक्रम लगातार कायम रहिरह्यो भने महाशाखाले लुको घोषणा गर्ने गर्छ। केही दिन अघि यसरी घोषणा गरेको लु अब भने कम हुन थालेको महाशाखाले जनाएको छ। नेपाल ऑइल निगमले तेल चोरी गरेर बेचेको आरोपमा 12 प्रहरीले एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। तेल चोरी गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरीकाले सिमराबाट खटिएको प्रहरी टोलीले छाता पिपरामा रहेको अनवर पेट्रोल पम्पबाट N2K 1921 नम्बरको ट्याङ्कर नियन्त्रणमा लिएको हो। तेल चोरीमा संलग्न रहेको आरोपमा अनवर पेट्रोल पम्पका सञ्चालक ट्याङ्करका चालकसहित 5 जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले सुनाएको छ। रक्सोलबाट हवाई इन्धन लिएर काठमाडौँ जाँदै गरेको ट्याङ्करबाट नभएर पेट्रोल पम्पमा तेल झिक्दै गरेको अवस्थामा फेला परेकाले ट्याङ्करसित 5 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच 3 बुधे सहमति भएको छ। अस्थायी शिक्षकलाई विस्थापित हुन नदिने विगतमा भएका सम्झौता कानुनका लागि ऐन नियम परिमार्जन गर्ने र अस्थायी शिक्षकले घोषणा गरेको आन्दोलन फिर्ता लिने सहमति भएको हो। सहमतिपछि आफूहरूको आन्दोलन फिर्ता भएको सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। सहमति अनुसार स्थायी शिक्षक पदस्थापन गर्दा 2069 पुस 20 गतेसम्म कार्यरत शिक्षकलाई पेसाबाट विस्थापित हुनबाट जोगाउने गरी अस्थायी शिक्षकलाई पदस्थापनको आधार तयार गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिनेछ। यस्तै शिक्षा मन्त्रालयबाट शिक्षकका पेसागत संस्थाहरूसँग हालसम्म भएका सबै सम्झौताका सान्दर्भिक विषय समेट्ने ऐन नियम परिमार्जनको लागि सिफारिस गर्ने सहमति भएको अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। पूर्वी चितवनको खैरेनीमा रहेको राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र व्यवसाय कृषि तथा व्यापार आयोजनाको संयुक्त आयोजनामा सञ्चालित उपआयोजना अन्तर्गतको अन्तिम सार्वजनिक सुनवाई आज सम्पन्न भएको छ। उपआयोजना सञ्चालन गर्ने 2 वर्षीय सम्झौता अनुसार 4 तथा अन्तिम सार्वजनिक सुनवाई कार्यक्रम भएको हो। उपआयोजना सञ्चालनपछि संस्था अन्तर्गतका 50 जना कृषकहरूले गोठ सुधार कार्यक्रममा 32 जना कृषकले चाप कटर मेसिन पाएका थिए भने घाँसको बिउ नसल सुधार पशु शिविर लगायतका क्षेत्रमा पनि लगानी गरेको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा कृषकहरूले उपआयोजना सञ्चालनपछि आएका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिएका थिए। जिल्ला पशु सेवाकाले चितवनका अर्चन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खैरेनी उद्योग वाणिज्य संघका अध्यक्ष गुरुराज श्रेष्ठ, नेपाली कङ्ग्रेसका गाउँ सभापति भजन प्रसाद मुडबरी, एमाले जिल्ला सचिवालयका सदस्य कमल नेउपाने, राप्रपाका कृष्ण प्रसाद थपलिया, नेकपा मालेका कृष्ण प्रसाद थपलिया, संस्थाका सदस्य सीताराम चौधरी लेखातले मन्तव्य राखेका थिए। संस्थाका व्यवस्थापक दिल्लीराम शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष गणेश प्रसाद बर्तुलाको अध्यक्षतामा भएको थियो। रत्नगर 2 रहेको सर्वज्ञ बच्च तथा ऋण सहकारी संस्था लिमिटेडको 4 वार्षिक उत्सव आज सकिएको छ। सबसरमा शेयर सदस्यमध्ये पुरुषतर्फ ज्येष्ठ सदस्य रुद्र नारायण तिवारी र महिलातर्फ ज्येष्ठ सदस्य जयन्ती ढकाललाई नगद 1000 सहित सम्मान गर्नुका साथै शेयर सदस्यमध्येका 1-1 जना छात्र छात्रालाई नगद 2000 प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष हरिचरण पाठकले संस्थाले गरेको सामाजिक कार्यहरूको जानकारी गराउँदै यसार 11 गते रक्तदान कार्यक्रम गर्ने जानकारी दिनुभयो। जिल्ला सहकारी डिभिजन कार्यालयका प्राचार्य केशव बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी बचत सङ्घका अध्यक्ष नवराज सापकोटा, उद्योग वाणिज्य सङ्घ रत्नगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, रत्नगर नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्याल, बखान सहकारीका अध्यक्ष मोहन सिंह लामा, शिक्षा समितिका संयोजक सुरेन्द्र पोखरेल, सिद्धेश्वर सहकारी संस्थाकी अध्यक्ष प्रमिला ढका लगायतै सहकारीको उद्देश्य र शुभकामना मन्तव्य राखेका थिए। संस्थाका सचिव मित्रेश्वर शर्माले सञ्चालन गरेको तथा उपाध्यक्ष यमनाथ आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा भएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाप्रति तपाईँको विचार के छ? ए जनसम्पर्क स्थापित गर्ने प्रयास, बे सस्तो लोकप्रियता, सी कानुनमा चुनौती। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए जनसम्पर्क स्थापित गर्ने प्रयासमा भन्नेमा 33%, बे सस्तो लोकप्रियता भन्नेमा 18% र सी कानुनमा चुनौती भन्नेमा 49%। मत व्यक्त गर्ने तपाईँ पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, सरकार नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला गर्न सहमत भएको प्रति तपाईँ के भन्नुहुन्छ? यस संविधान निर्माणका लागि लचक, बे सबैलाई समेट्ने प्रयास, सी विवादमा तानिने मिसु। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझा 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरिङ सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 116 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98550 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, सिरियाको दक्षिणी सहर देरामा भएको मोर्टार आक्रमणमा पनि 20 जनाको मृत्यु भएको छ। राष्ट्रपति बसर अल असदको चुनावी र्यालीलाई लक्षित गरी आक्रमण भएको बताइएको छ। आक्रमणमा पनि 30 जना घाइते भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। सिरियामा आगामी जुन 3 राष्ट्रपति निर्वाचन हुँदैछ। उता अफगानिस्तानको हेरातमा रहेको भारतीय वाणिज्य दूतावासमा आज बिहान सशस्त्र हतियारधारीले आक्रमण गरेका छन्। आक्रमण भएपछि कारले सुरक्षा त खटेको सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको छ। सुरक्षाकर्मी र आक्रमणमा संलग्न समबीच भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भिडन्तका क्रममा 3 जना आक्रमणकारीको मृत्यु भएको छ। सुरक्षाकर्मीतर्फ भएको हतातीबारे केही खुलाइएको छैन। वाणिज्य दूतावासमा भएको आक्रमणको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। थाइल्यान्डमा भएको सैनिक कुको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले कुप्रति गम्भीर चासो व्यक्त गर्दै यथाशीघ्र संवैधानिक र लोकतान्त्रिक शासन व्यवस्था पुनर्बहालीका लागि आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले सैन्य कुको कुनै औचित्य नभएको भन्दै थाइल्यान्डलाई दिने भनिएको 1 करोड डलर बराबरको द्विपक्षीय सहयोग रोक्का हुने चेतावनी दिनुभएको छ। थाई नागरिक सङ्घको मित्रतालाई निकै महत्त्व दिने भए पनि सैन्य कुका कारण दुई देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने उहाँको भनाइ छ। बेलायतले सबै पक्षहरूले आफ्ना मतभेदभन्दा माथि उठेर लोकतन्त्र र कानून शासन व्यवस्थाको मूल्य मान्यता पालना गर्न आग्रह गरेको छ। यस्तै फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर लगायतका देशले पनि सिन्हाले सत्ता कब्जा गरेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन्। युरोपियन युनियनले छिटोभन्दा छिटो विश्वसनीय र समावेशी चुनाव सम्पन्न गर्नु अत्यावश्यक भएकोमा जोड दिएको छ। गएको मंगलबार सैन्य कानून लागू गरेको थाई सेनाले बिहिबार संविधान निलम्बन गर्नुका साथै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो। सैन्य कुको घोषणापछि रातभर कर्फ्यू लगाइएको थियो। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत अहिले मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स बीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर ब्याटिङ गरेको मुम्बईले ताजा अवस्थामा 12.3 ओभर खेल्दै 2 विकेटको नोक्सानीमा 123 रन जोडेको छ। मुम्बईका लागि रोहित शर्मा र किरण पोलार्ड अहिले क्रिजमा छन्। शर्मा 24 र पोलार्ड 0 रनमा क्रिजमा रहेका छन्। यसअघि प्रारम्भिक ब्याट्सम्यान सिमोन्स 35 र माइकल हस्सी 56 रन बनाएर पेभिलियन फर्किएका छन्। 12 खेलबाट 10 अङ्क जोडेको मुम्बई आजको खेलमा विजय हुँदै प्लेअफमा पुग्ने कोसिसमा रहेको छ भने उसलाई दिल्लीले रोक्ने प्रयास गर्दैछ। यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा तालिकाको चौथो स्थानमा रहेको राजस्थान रोयल्स र शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ। 12 खेलबाट 14 अङ्क जोडेको राजस्थान पन्जाबलाई पराजित गर्न सके प्लेअफमा पुग्नेछ भने पन्जाबले आजको खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी 4 फरक बनाउने कोसिसमा छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला आयोजना गर्न सरकार सहमत। पेलेर जान खोजे युद्ध टाढा नभएको विप्लवको चेतावनी। राप्रपाका अध्यक्ष श्रीबहादुर थापाद्वारा पदबाट राजीनामा। अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्य समिति र महाधिवेशनले टुङ्गो लगाउनु पर्ने भनाई। देशभर गर्मी बढिरहेको बेला पानी पर्ने संकेत। मध्य पूर्व लगायतका क्षेत्रमा शनिबारदेखि बदली हुने मौसमवेदको भनाई। सिरियामा मोटर आक्रमणमा परि 20 जनाको मृत्यु। थाइल्यान्डमा भएको सैनिक कुकको अन्तर्राष्ट्रिय समुदायद्वारा चर्को आलोचना। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा दिल्ली विरुद्ध मुम्बई ब्याटिङ गर्दै। अवस्था साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ, साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452046174।